चलिए समरी देखते हैं नहीं आयत की। रुकू का टॉपिक है यूसुफ अलैहिस्सलाम कैद खाने में। चार मेन पॉइंट्स हैं। पहला पॉइंट है हज़रत यूसुफ अलैहिस्सलाम की आजमाइश का नया दौर। कैद खाने में दाखिल होते हैं। दूसरा पॉइंट है कैदी नौजवानों के ख्वाब। तीन पॉइंट्स हैं इसमें। एक ने ख्वाब देखा, शराब कशीद कर रहा हूँ। दूसरे ने ख्वाब देखा, सर पर रोटियां हैं, परिंदे नोच रहे हैं। तीसरा पॉइंट, दोनों ने हज़रत यूसुफ अलैहिस्सलाम से ख्वाब की ताबीर पूछी। तीसरा पॉइंट है ख्वाब की ताबीर और दावते दीन। छह पॉइंट्स हैं इसके। पहला पॉइंट दावते दीन, दो बातें हैं इसमें। ये इल्म मुझे रब ने अता किया है, मैंने अल्लाह ताला और आखरत पर ईमान न लाने वालों का तरीका छोड़ दिया। दूसरा पॉइंट है हज़रत इब्राहीम अलैहिस्सलाम, इसहाक अलैहिस्सलाम और याकूब अलैहिस्सलाम का तरीका इख्तियार किया। हमारा ये काम नहीं कि अल्लाह ताला के साथ किसी को शरीक ठहराएं। आप खुद सोचो, बहुत से रब बेहतर हैं या वो जो सब पर गालिब है? अल्लाह ताला को छोड़कर बस चंद नामों की गुलामी की जाती है। फैसले अल्लाह के हैं और इसका फैसला है कि अल्लाह के सिवा किसी की गुलामी इख्तियार न करो। यही सही तरीका ज़िंदगी है। सात पॉइंट थे इसके। एक और पॉइंट नोट करेंगे, ख्वाब की ताबीर। पहला शख्स शाहे मिस्र को शराब पिलाएगा और दूसरा सूली चढ़ाया जाएगा। परिंदे सर नोच नोच कर खाएंगे। चौथा पॉइंट है जायज़ तदबीर। दो पॉइंट्स हैं इसके। रहाई पाने वाले से यूसुफ अलैहिस्सलाम ने कहा, शाहे मिस्र से मेरा जिक्र करना। दूसरा पॉइंट, वो जिक्र करना भूल गया और यूसुफ अलैहिस्सलाम तवील मुद्दत कैद खाने ठहरे। पसंदीदा रवैये, मुहसिन बनना, खाना खिलाना, अल्लाह को ना मानने वालों के तरीके को छोड़ देना, ख्वाबों की सही ताबीर तब बताना जब कोई पूछे और बात भी सही समझ आ जाए। अल्लाह का जिक्र करना, नापसंदीदा रवैये, शराब पिलाना, आखरत का इनकार करना। شکر نہ کرنا، ایک اللہ کو چھوڑ کر کئی خداؤں کو پوجنا، خود ساختہ ناموں کی پرستش کرنا، علم نہ رکھنا، بھول جانا۔ عمل کی یہی باتیں ہیں کہ پسندیدہ رویوں کو اپنانا ہے، ناپسندیدہ سے اپنے آپ کو دور کرنا ہے، اللہ کے دین کی دعوت ہر جگہ اور ہر حال میں دینی ہے حکمت کے ساتھ، اور اپنے آپ کو چیک بھی کرتے رہنا ہے کہ کیا واقعی میں نیکی کے مواقع کو ضائع تو نہیں کرتی، اور کیا میرے قریب رہنے والے لوگ مجھے محسن سمجھتے ہیں۔ اللہ تعالیٰ سے دعا ہے کہ ہم سب اپنی زندگی کو احسان کی روش پہ رکھیں اور بہترین طریقے سے اپنی زندگی کو بسر کر سکیں۔ سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔ تلاوت سنیں گے۔ ودخل معه السجن فتيان، قال أحدهما إني أراني أعصر خمرا، وقال الآخر إني أراني أحمل فوق رأسي خبزا تأكل الطير منه، نبئنا بتأويله إنا نراك من المحسنين. قال لا يأتيكما طعام ترزقانه إلا نبأتكما بتأويله قبل أن يأتيكما، ذلكما مما علمني ربي، إني تركت ملة قوم لا يؤمنون بالله وهم بالآخرة هم كافرون. واتبعت ملة آبائي إبراهيم وإسحاق ويعقوب، ما كان لنا أن نشرك بالله من شيء، ذلك من فضل الله علينا وعلى الناس ولكن أكثر الناس لا يشكرون. يا صاحبي السجن أأرباب متفرقون خير أم الله الواحد القهار؟ يا صاحبي السجن أأرباب متفرقون خير أم الله الواحد القهار؟ ما تعبدون من دونه إلا أسماء سميتموها أنتم وآباؤكم ما أنزل الله بها من سلطان، إن الحكم إلا لله أمر ألا تعبدوا إلا إياه، ذلك الدين القيم ولكن أكثر الناس لا يعلمون. يا صاحبي السجن أما أحدكما فيسقي ربه خمرا، وأما الآخر فيصلب فتأكل الطير من رأسه، قضي الأمر الذي فيه تستفتيان. وقال للذي ظن أنه ناج منهما اذكرني عند ربك، فأنساه الشيطان ذكر ربه فلبث في السجن بضع سنين.